أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والضحى والليل إذا سجى ما ودعك ربك وما قلى وللآخرة خير لك من الأولى ولسوف يعطيك ربك فترضى ألم يجدك يتيما فآوى ووجدك ضالا فهدى ووجدك عائلا فأغنى فأما اليتيم فلا تقهر وأما السائل فلا تنهر وأما بنعمة ربك فحدث. سورة الضحى مکی سورت ہے، نزول کے اعتبار سے 11 نمبر پر ہے، سورة الفجر کے بعد نازل ہوئی ہے یہ سورت، اور ترتیباً 93 نمبر پر ہے، سورة اللیل کے بعد ہے، اور ربط ما سبق سے. گزشتہ سورت کی ابتدا اللہ رب العزت نے لیل سے کی تھی، کیونکہ گزشتہ سورت میں اللہ رب العزت نے جناب محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی امت کا تذکرہ کیا تھا، اور اس سورت کی ابتدا اللہ رب العزت دوحا کے لفظ سے فرما رہے ہیں، یعنی روشنی، کیونکہ اس سورت میں اللہ رب العزت جناب محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا تذکرہ فرما رہے ہیں، یعنی اشارہ اس جانب کہ امت اندھیروں میں پڑی تھی، امت محمدی صلی اللہ علیہ وآلہ وسلم وہ ظلمات کا شکار تھی، اندھیروں میں گھری پڑی تھی، کہ اللہ نے احسان کیا اس امت پر، ایک عظیم الشان پیغمبر جناب محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو اس امت کی طرف جو ہے مبعوث کیا، قرآن کا نزول ان پہ فرمایا، اور نبی علیہ الصلوۃ والسلام نے قرآن کی روشنی کے ذریعے سے امت کو تاریکیوں سے اجالے کی طرف نکالا. بات سمجھ میں آئی کہ نہیں آئی؟ دوسری وجہ، گزشتہ سورت کی ابتدا میں اللہ نے فرمایا واللیل اذا یغشا، بھئی آپ 2-3 منٹ پہلے آیا کریں، یعنی کہ میں میری آواز کو آپ اپنے گھروں میں سنیں اور اس کے بعد جو ہے آپ نازل ہونا شروع ہو جائیں. 2-3 منٹ آپ جو ہے وہ پہلے آیا کریں، تو کم از کم آپ کو تو یہ ابتدا میں جو میں نے چیز بتا دی آپ کو کون بتائے گا، بھی ابتدائی جو میں نے ربط بتا دی اس کی وضاحت کون تمہارے سامنے کرے گا، کہ اس سورت کی ابتدا لیل سی تھی، یہاں پر دوحا میں کیا فرق ہے دونوں میں؟ تو مہربانی کیجئے جب بھی جو ہے وہ، یہ تو اچھی بات نہیں ہے کہ میں پہلے آؤں اور آپ بعد میں آئے، کیونکہ اکثر حضرات آپ میں سے جو ہے وہ اس طرح تھے جو نیچے بیٹھے بیٹھنے والے ہیں، کہ میں نے جب سورت شروع کی تو وہ آ گئے، تو یہ تو اچھی بات نہیں ہے، پہلے آپ آیا کرے، اگر گھر والے ہیں یا باہر کے ہیں پہلے آ کر یہاں پر بیٹھا کرے، کیونکہ اس طرح نہیں کہ میری آواز کو آپ سنیں اور پھر گھر سے آپ نکلے، کیونکہ یہ تو کیا ہے، یہ تو قرآن کی بے ادبی ہے، تم پہلے آیا کرو بیٹھا کرو، یہاں پر جو ہے تم انتظار کرو کہ کوئی آئے گا ہمیں پڑھائے گا، ایسے نہ ہو کہ میں آپ کے انتظار میں بیٹھ جاؤں. تو اللہ رب العزت فرماتے ہیں کہ نہیں منتھا اس تو بس ہوئے منو. دوسری وجہ، اللہ رب العزت دوسری نمبر آیت میں بیان فرما رہے واللیل اذا سجا, گزشتہ سورت میں فرمایا واللیل اذا یغشا, اور شاید ہے رات اذا یغشا جب چھپا لیتی ہے مخلوقات کو. تو یہاں پر اللہ رب العزت دوسری نمبر آیت میں بیان فرماتے ہیں واللیل اذا سجا, شاید ہے رات اذا سجا جب چھا جاتی ہے, جب چھپا لیتی ہے مخلوقات کو. یہاں گزشتہ سورت کی آیت نمبر 13 میں اللہ نے فرمایا وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَى, اور یقیناً ہمارے لیے اختیار ہے آخرت اور دنیا کا. تو یہاں پر چوتھی نمبر آیت میں اللہ رب العزت بیان فرما رہے ہیں وَلَلْآخِرَةُ خَيْرٌ لَكَ مِنَ الْأُولَى, اور ضرور بضرور آخرت کی زندگانی بہتر ہوگی تمہارے لیے دنیاوی زندگانی سے, کیونکہ اختیار دونوں کا اللہ کے پاس ہے. یہاں گزشتہ سورت میں اللہ رب العزت نے اعمال کا فرق جو ہے وہ ذکر فرمایا کہ اعمال کے درمیان جو فرق ہے اس کا اللہ نے تذکرہ فرما دیا, عمل مقبول عمل غیر مقبول. تو جب تم اس کی وضاحت کرو گے تو لوگ جو ہے تم پر اعتراضات کریں گے, تو اس صورت میں تسلی ہے. اس صورت میں جو ہے کیا ہے, تسلی کا بیان ہے. یہاں گزشتہ صورت میں ان علینا للہدا 12 نمبر آئے, یقیناً ہم پر بیان ہے للہدا ہدایت کا. تو یہاں پر مثال وَوَجَدَكَ ضَالًّا فَهَدَى 7 نمبر آیت میں, یہاں گزشتہ سورت کے آخر میں اللہ نے فرمایا وَلَسَوْفَ يَرْضَى, اور ضرور بضرور خوش کر دے گا تجھے اللہ. تو یہاں پر اللہ رب العزت 5 نمبر آیت میں فرماتے وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى, عن قریب تمہیں جو ہے اپنا پروردگار اس مقام اور درجے سے نوازے گا جو تجھے راضی کر جائے گا, تجھے خوش کر جائے گا. امتیازات صورت, صورت ممتاز ہے پہلی آیت پر والضحا, جس میں چاش کے وقت کو اللہ رب العزت بطور شہادت کے پیش فرما رہے ہیں. صورت ممتاز ہے 3 نمبر آیت پر ما ودعک ربک وما قلا, نہ تجھے جو ہے نبی علیہ الصلوۃ والسلام اللہ نے آپ کو چھوڑا ہے اور نہ تیرے ساتھ جو ہے وہ بغض کیا ہے. سورۃ ممتاز ہے 4 آیت پر وَالْآخِرَةُ خَيْرٌ لَّكَ مِنَ الْأُولَى, کہ آخرت بہتر ہوگی تمہارے لیے تمہاری دنیاوی زندگانی سے. سورۃ ممتاز 3 احسانات کا تذکرہ اللہ رب العزت بیان فرما رہے نبی علیہ السلام پر الم یجدک یتیما فآوا ووجدک ضالا فہدا ووجدک عائلا فأغنا, یہ 3 جو ہے احسانات خداوندی. اسی طرح سورۃ ممتاز ہے 3 اوامر پر فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ وَأَمَّا بِنِعْمَتِ رَبِّكَ فَحَدِّثْ, یہ 3 اوامر, یہ اور جگہ میں نہیں ہے قرآن میں اس طرز اور اس طریقے کے ساتھ. مقصد سورت, سورت میں اللہ رب العزت تسلی دے رہے ہیں نبی علیہ الصلوۃ والسلام کو. نبی علیہ الصلوۃ والسلام کو اللہ رب العزت تسلی دے رہے ہیں. تسلی کا لفظ صلاح یسلی سے نکلا ہے, सनाई असली के मानी जो है गम और तकलीफ के इजाले को कहते हैं। तकलीफ और गम के इजाले करने को क्या कहते हैं? तसल्ली। जिस तरह अमूमन इस लफ्ज को इस्तेमाल किया जाता है कि फलाने फला को तसल्ली दी, तो तसल्ली की क्या मानी होती है? उसके गम, उसके बोझ, उसके तकलीफ को हल्का करने के लिए उसने दो तीन बातें कर दी, तो इसको क्या कहते हैं? इसको तसल्ली कहते हैं। तो यहां पर तसल्ली दी जा रही है जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को। वह दुहा शायद है चाश का वक्त, वह लैल इज़ा सजा शायद है रात, इज़ा सजा जब डांप लेती है मखलूकात को, जब छुपा लेती है मखलूकात को, या जब छा जाती है। वह दोहा शायद है चांश का वक्त, वह लैल इज़ा सजा और शायद है रात इज़ा सजा, कसम बबानी शहादत के है, शायद है रात इज़ा सजा जब छा जाती है, जब ढांप लेती है मखलूकात को, जब छुपा लेती है मखलूकात को। मावदा का रब का नहीं छोड़ा है तुझे, रब का तुम्हारे परवरदिगार ने, वमा कला और न तुम्हारे साथ बहुस किया है। अल्लाह रब्बुल इज्जत फरमाते हैं वद्दुहा वल्लैल इज़ा सजा। सूरत का शान नुज़ूल इस अंदाज से है कि कुछ दिन जो है वही के आने में जो है तातुल पैदा हुआ था। जिब्राइल अलैहिस्सलाम जो है वो तशरीफ नहीं लाए थे वही लाने के लिए, तो कुरान का अपना एक जौक है, एक चस्का है, जिसको ये चस्का, जिसको ये जौक, जिसको ये मजा, जिसको ये टेस्ट वो नसीब हो जाए वो फिर रह नहीं सकता। वो जो कुरान का वक्त होता है वो तमाम काम काज छोड़ कर जो है वो कुरान की तरफ जो है वो चल पड़ेगा। बीमारी उसको रोक नहीं सकती, गुर्बत जो है उसके सामने आड़े नहीं आ सकती, इसी तरह जो है वो दोस्ती और दुश्मनी उनके लिए रुकावट नहीं बन सकती, क्योंकि कुरान का अपना एक जौक है, कुरान का अपना जो है एक चिस्का है, जिसको लग जाए बस वो लगा रहता है उसे। बयान का जो है अपना एक जौक है और सुनने का अपना जो है एक जौक है, जिसको लग जाए फिर वो इसके बगैर जो है वो नहीं, वो उदास सा रहता है। जब कुरान को बयान करता है तो वो खुश हो जाता है, जब वो कुरान को सुनता नहीं है वो उदास हो जाता है, उसको जो है एक शौक सा मिलता है। तो जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्योंकि कुरान ये तो अल्लाह की बातें हैं, वो कला कहते हैं कि अगर तुम में से कोई अल्लाह से बातें करना चाहता है तो वो नमाज पढ़े, और अगर ये चाहता है कि अल्लाह मुझसे बातें करे, अल्लाह मुझसे हम कलाम हो जाए, तो उसको चाहिए कि वो कुरान पढ़े। यानी कुरान क्या है? अल्लाह का बंदे से बातचीत है, डायलॉग है, एक जौक है, अल्लाह का कलाम है। तो अल्लाह रब्बुल इज्जत ज़ेब-उन-निसा शाहजहान की पोती थी, शाहजहान की पोती थी, बड़ी शायरा थी। एक मर्तबा उसने जो है कुछ कसीदा लिखा था, कुछ अशार जो है वो लिखे थे, तो वो बाहर जो है वो लीक हो गए, शुआरा और जो अदीब थे उनके पास पहुंच गए। तो जब उनके पास जो है वो पहुंच गए, वो काफी हैरान हो गए कि ये एक शायरा भी इतनी जो है वो बुलंद पाए की जो है वो शायरा हो सकती है, एक औरत भी। उन सब ने जो है एक वफद सा बना लिया ज़ैब बिन सआद से जो है वो मुलाकात करने के लिए। वफद आया, मेहमान खाने में जो है वो बैठ गए, तो जो नौकरानी थी वो जो है ज़ैब बिन सआद के पास जो है वो पहुंच गई कि वो लोग आपसे जो है वो मिलने के मुश्ताक है, आपसे मिलना चाहते हैं। तो जो चिट्ठी जो है उसकी तरफ शोहरा ने जो है वो भेजी थी, उसके बैक साइड पे जो है उसने लिखा, दर सखुन पिनहा मनम चूबोए गुल दर बरगे गुल, दर सखुन पिनहा मनम चूबोए गुल दर बरगे गुल, हर्च दीदन मेल दार दर सखुन भी नहीं मारा। उसने लिखा दर सखुन पिनहा मनम, इसी तरह जो है दर सखुन पिनहा मनम, इसी तरह जो है मैं अपने बातों में, मैं अपने कलाम के अंदर जो है वो चुप ही हूं, चुबुए गुल दर बर्ग गुल, कि जिस तरह खुशबू जो है ये फूल के पत्तों में जो है वो चुपी होती है। हर चीदन मेल दारत, जो कोई ख्वाहिश रखता है मुझसे मुलाकात करने का, दर सखुन बीनी मारा, तो मेरे कलाम के अंदर जो है वो मुझे देख सकता है, मेरे कलाम में जो है मुझे दिख सकता है, मेरे साथ आने की कोई जरूरत नहीं है, मिलने की कोई जरूरत। बड़ी बाहयात थी, बड़ी बापरदा औरत थी। तो आप खुद ही अंदाजा कीजिए कि एक शायरा जो है वो कहती है कि कलाम में जो है वो क्या है, मैं अपने कलाम में मौजूद हूं। तो जब कुरान अल्लाह का कलाम है, हत्ता यस्मा कलाम अल्लाह, सूरह तौबा में आपने पढ़ा था कुरान क्या है, कलाम अल्लाह है। तो जब कुरान कलाम अल्लाह है तो क्या अल्लाह जो है अपने कलाम में मौजूद नहीं होगा? अल्लाह को देखना चाहते हो तो कुरान को देख लो। तो जो है तुम्हारा अल्लाह, तुम्हारा रब, तुम्हारा खालिक, तुम्हारा पालनहार वो दिखाई देगा। तो अगर अल्लाह को देखना चाहते हो तो कुरान को देख लो। नबी सलाम को एक जौक नसीब हुआ था, अल्लाह हमें भी इस जौक में से जो है कुछ हिस्सा इनायत करें। तो नबी सलाम बड़े जो है वो परेशान थे। कुछ रिवायत के अंदर है कि उस जमाने में खुदकुशी, उसकी हुरमत का जो है वो हुक्म नाजिल नहीं हुआ था। नबी सलाम ने एक आध मरतबा पहाड़ पे चढ़कर उससे जो है लुढ़कना, उससे कूदने का इरादा भी किया था, मेरे साथ क्या हो रहा है। यहां पर मुशरिकी ने मक्का ने जो है यह बात मशहूर कर दी, किसी ने जो है यह बात कह दी कि इनसे अपना शैतान जो है वो खफा हो चुका है, और किसी ने जो है यह बात कर दी कि इससे अपना खुदा जो है वो नाराज हो चुका है, इसे जो है क्या अल्लाह जो है इससे नाराज हो चुका है। तो अल्लाह ने जो है यह सूरत नाजिल कर दी बतौर तसल्ली है, और इस सूरत में जो है अल्लाह रब्बुल इज्जत ने दुहा चाश का वक्त, सूरज जब निकल आता है तो उसके निकलने के तकरीबन 10-15 मिनट के बाद जो है इशराक का वक्त शुरू होता है। उसके बाद तकरीबन घंटा डेढ़ घंटे के बाद जब सूरज जो है वो पूरे आबोताप के साथ जो है वो चमकना शुरू कर जाता है, तो उसके बाद जो है वो क्या उसको कहते हैं चाश, उसको क्या कहते हैं, उसको चाश का वक्त भी कहते हैं, इसको अवाबीन का वक्त भी कहते हैं। क्या कहते हैं इसको? इसको अवाबीन भी कहते हैं, क्योंकि हदीस में है कि अवाबीन यह वो वक्त है जब ऊंटने के बच्चे के पाव रेत की गर्मी की वजह से जो है वो क्या हो जाए, वो जल जाए, तो वो साय की तरफ जो है वो चल पड़ता है, इसको अवाब कहते हैं। साय की तरफ रुजू करना इसको अवाब कहते हैं, तो उस वक्त को अवाबीन कहते। चाश की नमाज का दूसरा नाम जो है क्या है, अवाबीन है। मगर कुछ लोगों ने जहालत की वजह से مغرب کی نماز کے بعد جو نوافل پڑھتے اس کو اوابین کہتے ہیں، حالانکہ یہ اوابین نہیں ہے. صحیح روایت میں نبی علیہ السلام نے خود اس کو جو ہے وہ ذکر کیا ہے کہ اوابین سے مراد کون سی نماز ہے؟ چاش کی نماز ہے. اونٹنی کے بچے کے پاؤں جو ہے وہ جلتے ہیں ریت میں، کس وقت؟ چاش کے وقت، نہ کہ جو ہے اس کے پاؤں جو ہے وہ جلتے ہیں یعنی جب غروب آفتاب ہو جائے. سمجھ آ گئی کہ نہیں آ گئی؟ چلو یہ علمی بات ہے. تو دوحا کے معنی جو ہے وہ کیا ہے؟ چاش کا وقت. دوحا کا وقت جو ہے کیا ہے؟ یہ چاش کا وقت ہے. اسی طرح واللیل اذا سجا، شاید ہے رات اذا سجا جب چاہ جاتی ہے. اس صورت میں جو ہے اللہ رب العزت نے وحی کو مشابہ کر دیا دوحا سے، وحی کو اللہ نے مشابہ کر دیا کسی سے؟ دوحا سے. یعنی کیا معنی؟ وحی جو ہے کیا ہے؟ یہ روشنی ہے. وحی کیا ہے؟ یہ روشنی ہے. اور قرآن کو اللہ رب العزت جو ہے بارہا مرتبہ قرآن میں جو ہے وہ کیا کہہ چکا ہے؟ نور کہہ چکا ہے، روشنی کہہ چکا ہے. جسی طرح آپ نے جو ہے وہ پڑھا تھا سورہ نساء کی 174 نمبر آیت میں، وَأَنزَلْنَا إِلَيْكُمْ نُورًا مُبِينًا، ہم نے تمہاری طرف جو کتاب اتاری ہے وہ کیا ہے؟ نورًا مُبِينًا، روشنی واضح ہے. سورہ مائدہ کی آیت نمبر 15 میں، فَقَدْ جَاءَكُمْ نُورٌ وَكِتَابٌ مُبِينٌ، یقیناً آ چکا ہے تمہارے پاس نور روشنی کی کتاب. فَقَدْ جَاءَكُمْ، یقیناً آ چکا ہے تمہارے پاس نور، نور روشنی کیا؟ وَكِتَابٌ مُبِينٌ، یعنی کتاب واضح. اسی طرح سورہ ابراہیم کی پہلی آیت، کتاب انزلناہ الیکا لتخرج الناس من الظلمات الی النور، تو نور سے مراد قرآن ہے. نور سے مراد کیا ہے؟ قرآن ہے. سورہ تغابن 28 پارہ آیت نمبر 8، اس میں بھی قرآن کو اللہ رب العزت جو ہے وہ نور فرماتے ہیں. اسی طرح سورہ آراف 157 نمبر آیت سورہ آراف، اس میں بھی قرآن کو اللہ رب العزت جو ہے وہ نور فرما رہے ہیں. نور الذی انزل، روشنی کی اس کتاب پر ایمان لاؤ جو اس پیغمبر پہ اللہ نے اتاری ہے. تو یہاں پر وحی کو اللہ نے مشابہ کر دیا کسی سے؟ نور سے، روشنی سے، کیونکہ وحی جو ہے کیا ہے؟ یہ روشنی ہے. تو وحی آنے کو اللہ نے مشابہ کر دیا روشنی سے، اور وحی کے بند ہونے کو اللہ نے مشابہ کر دیا کیا؟ لیل سے. واللیل اذا سجا، تو جس طرح روشنی اور رات یہ مدامن چیزیں نہیں ہے کہ رات ہمیشہ کے لیے ہوتی ہے اور روشنی جو ہے یہ ہمیشہ کے لیے ہوتی ہے، نہیں، کبھی روشنی ہوگی کبھی اندھیرا ہوگا، کبھی رات ہوتی ہے کبھی دن کا سماں ہوگا، اسی طرح کبھی وہی آئے گی کبھی جو ہے وہی کے اندر انقطاع ہوگا. سمجھ آ رہی کہ نہیں آ رہی؟ جس طرح کبھی دن ہوگا کبھی رات ہوگا، کبھی وہی ہوگی کبھی وہی نہ ہوگی. تو اللہ رب العزت فرماتے ما ودعک ربک وما قلا، وحی کا آنا اللہ کی دوستی کی نشانی نہیں ہے اور وحی کا بند ہونا اللہ کی دشمنی کی نشانی نہیں ہے. وحی کا آنا اللہ کی دوستی کی نشانی نہیں ہے اور وحی کا بند ہونا یہ اللہ کی دشمنی کی نشانی نہیں ہے. تو یہ تسلی ذکر ہوا، ما ودعک ربک وما قلا، نہیں چھوڑا ہے تجھ کو تمہارے پروردگار نے، وما قلا، اور نہ تمہارے ساتھ جو ہے وہ بغض کیا ہے. سمجھ آ رہی کہ نہیں آ رہی؟ تو اللہ رب العزت فرماتے ما ودعک ربک وما قلا. اور دیکھو گزشتہ سورت لیل، اللہ یہاں پر بھی ودحا روشنی، وحی کا آنا جو ہے وہ کیا ہے؟ نور روشنی، اور وحی کا بند ہونا جو ہے وہ رات ہے. جس طرح نبی علیہ الصلوۃ والسلام کی ڈیوٹی اللہ نے مقرر کی سورہ ابراہیم کی پہلی آیت میں، کتاب انزلناہ الیکا لتخرج الناس من الظلمات الی النور، ثابت یہ ہو گئی کہ امت جو ہے یہ اندھیروں کا شکار تھی. اللہ نے احسان کیا پیغمبر پہ کی بے عزت کر دی، اس پر کتاب کو جو ہے وہ نازل کر دیا. تو پیغمبر نے کتاب کے ذریعے سے جو ہے وہ کیا کر دیا, لوگوں کو اندھیرے کے بجائے جو ہے اندھیروں سے اجالے کی طرف جو ہے وہ نکالا. تو اللہ رب العزت فرماتے جس طرح روشنی ہمیشہ نہیں ہوتی, کبھی روشنی کبھی رات, کبھی دن کبھی رات, تو کبھی وہی ہوگی اور کبھی وہی کا سلسلہ جو ہے وہ رک جائے گا. ماں و دا کا رب کا وما کلا, نہیں چوڑا ہے تجھ کو تمہارے پروردگار نے, وما کلا اور نہ تیرے ساتھ جو ہے وہ بغض کیا ہے, کہ جس طرح جو ہے یہ مشرکین کہتے کہ ان سے اللہ ناراض ہو چکا ہے. ولل آخرت خیر لک من الاولا, ایک معنی اور ضرور بضرور آخرت یہ بہتر ہوگا تمہارے لیے من الاولا دنیا کی زندگانی سے, اور ضرور بضرور آخرت بہتر ہوگا تمہارے لیے من الاولا دنیا کی زندگانی سے, آخرت جو ہے یہ دنیا کی زندگانی سے تمہارے لیے بہتر ہوگا, کیونکہ دنیا کیا ہے, غم کا دریا ہے, یہاں پر تو تکالیف ہے, ایک گزر جاتی ہے تو دوسرا آنے کے لیے جو ہے وہ کیا پر تول رہی ہوتی ہے, وہ چڑھ دھو کے جو ہے وہ آ رہی ہے انسان کے اوپر. تو اللہ رب العزت فرماتے کہ دنیا کی زندگی سے جو ہے وہ آخرت کی زندگی تیرے لیے بہتر ہوگی, کیونکہ دنیا یہ تکالیف اور مصیبتوں کی جگہ ہے, یہ مشکلات ہیں, یہاں پر تمہیں تکالیف پہنچ رہی ہے, لوگ آپ پر الزامات لگا رہے, لوگ آپ کو تکالیف پہنچا رہے, مگر آخرت میں یہ کام نہیں ہوگا. یا دوسری معنی ولل آخرت خیر لک من الاولا, اور ضرور بضرور آخری زندگانی بہتر ہوگی تمہارے لیے من الاولا پہلی زندگانی سے, ضرور بضرور آخری حالت بہتر ہوگا تمہارے لیے من الاولا پہلی حالت سے. دوسری معنی ہے کہ ضرور بضرور آخری حالت بہتر ہوگا تمہارے لیے پہلی حالت سے, کیونکہ ابتدا میں تو تکالیف ہی تکالیف تھی, ابتدا میں کیا آتی تکالیف تھی, کبھی نبی علیہ الصلوۃ والسلام کو تکالیف, کبھی نبی علیہ الصلوۃ والسلام کی ساتھیوں کو جو ہے وہ تکالیف, گرم ریت پر ان کو لٹاتے, پتھر کی سیلے جو ہے ان کے سینوں پر جو ہے وہ رکھ دیتے, اسی طرح انگاروں پہ ان کو لٹا دیتے تھے, نبی علیہ السلام کے راستے میں جو ہے وہ کانٹے بچھائے جاتے, ان کے لیے گھڑے کھود جاتے, ان کے اوپر جو ہے وہ اجڑی کو رکھی جاتی, ان کے گلے میں جو ہے وہ چادر کو جو ہے وہ باندھ کر جو ہے اس کو گھسیٹا جاتا, ان کے قتل کا جو ہے وہ پروگرام بنایا جاتا, مگر آخری حالت کیا تھی, ایسی حالت پر نبی علیہ السلام کو اللہ نے فائز کر دیا کہ نبی علیہ الصلوۃ والسلام کو اللہ نے بے تاج بادشاہ بنا دیا. کیا بنا دیا؟ بے تاج بادشاہ اللہ نے بنا دیا, اور ایسی شان جو ہے میرے عربی کو اللہ نے جو ہے وہ نصیب کر دی کہ پھر دنیا بھر کے بڑے بڑے سپر پاور جو اس زمانے میں جانے جاتے تھے اور مانے جاتے تھے اور لوگ جو ہے وہ ان کو کہا کرتے تھے, ان کو نبی علیہ الصلوۃ والسلام نے خطوط ارسال کیے. ایسی شان جو ہے اللہ نے محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو دے رکھی. تو اللہ رب العزت فرماتے ولل آخرت خیر, مکہ نکلے کے شان میں تھے, دو رات کی تاریکی میں, تین دن غار ثور میں گزارا, اور پھر چپ چپ کر جو ہے نبی علیہ الصلوۃ والسلام اور ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ مدینے کی طرف جو ہے وہ چل پڑے, مگر جب آ رہے تھے تو کس شان میں آ رہے تھے, 10,000 کا جو ہے وہ مجمع ساتھ لے کے آ رہے تھے, اور کسی میں جو ہے وہ دم خم نہ تھا کہ وہ آ کر جو ہے میدان میں مقابلہ کر دے, کچھ لوگوں نے جو ہے وہ کول وار کر دیا, حملے جو ہے وہ کر دی, اس کے بعد بھاگ گئے, مگر میدان میں آنے کی جو ہے وہ کسی کے اندر ہمت دم خم موجود نہ تھا. تو اللہ رب العزت فرماتے ولل آخرت خیر لک من الاولا, ضرور بضرور آخری حالت بہتر ہوگی تمہارے لیے من الاولا پہلی حالت سے. ولسوف یعطیک ربک فترضى, اور ضرور بضرور یوتی کا عطا کرے گا تجھے, ان قریب ضرور بضرور ان قریب عطا کرے گا تجھے تمہارا پروردگار وہ مقام وہ درجہ, فطر دعا کہ تو خوش ہو جائے گا, اور ان قریب عطا کر دے گا تجھے, योति का अता कर देगा तुझे, नमा देगा तुझे, तुम्हारा परवरदिगार उस मकाम या उस दर्जे से फतर दुआ कि तू खुश हो जाएगा। जिस तरह मकाम महमूद है, क्या है मकाम महमूद, जिसका तस्करा जो है आपने सूरह बनी इसराइल में पढ़ा था, आसा रब का क्या करीब है तुम्हारा परवरदिगार कि तुझे जो है मकाम महमूद पर जो है वो फाइज कर दे, क्या कर दे तुझे जो है सूरह यानी सूरह बनी इसराइल में जो है आपने पढ़ा था कि तुझे मकाम महमूद पर जो है वो फाइज कर दे, तो अल्लाह जो है वो क्या है, वो करीब है कि ये काम जो है कर देगा। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं कि मैं जो है वो, आप जो है बंग बंग ना करें क्योंकि मुझसे जो है ये चीज मुझे याद थी मगर मैं जो है फिर, तो अल्लाह रब्बुल इज्जत फरमाते आसा अय्यब आसा का रब्बु का मकाम महमूदा, ये चीज मुझे याद थी मगर ये जो है, तो अल्लाह रब्बुल इज्जत फरमाते हैं करीब है अय्यब आसा का कि फाइज कर देगा तुझे तुम्हारा परवरदिगार मकाम महमूदा, उस मकाम पर जिसकी हद से ज्यादा तारीफ की गई है, तारीफ के मुकाम पर जो है वो तुझे फाइज कर देगा तुम्हारा परवरदिगार, क्योंकि आपकी आवाज मुझे क्लियर नहीं आती, तो मैं मजीद जो है वो कंफ्यूज बन जाता हूं। एक तो क्लियर आवाज एक आदमी की आ जाए तो मुझे समझ आ जाएगी, और एक अगर आप जो है डरते भी हैं और आहिस्ता जो है वो कहते हैं तो फिर आप न कहें, आप मुझे छोड़ दें फिर अपने हालत पे। 79 नंबर 79 नंबर आयत सूरह बनी इसराइल की, तो अल्लाह रब्बुल इज्जत फरमाते बलसम फयुअतीका रब्बुका फतरदा, और अनकरीब जरूर बजरूर नवाजेगा तुझे तुम्हारा परवरदिगार ऐसे मुकाम से ऐसे दर्जे से फतर दुआ कि तू राजी हो जाएगा। नबी सलात वसलाम को अल्लाह ने खातमुल अंबिया भी बना दिया। अलम यजिद का यतीमन फआवा, नबी सलात वसलाम पर तीन एहसानात अल्लाह रब्बुल इज्जत जिक्र फरमा रहे हैं। नबी सलात वसलाम पर अल्लाह रब्बुल इज्जत तीन एहसानात जो है वह जिक्र फरमा रहे हैं, और उस पर अल्लाह रब्बुल इज्जत तीन अहकाम तीन अवामिर जो है वो मुरत्तब फरमा रहे हैं। तीन अहकाम तीन हालतें, उस पर जो है वो तीन अवामिर जो है वो मुरत्तब फरमा रहे हैं। अल्लाह रब्बुल इज्जत फरमाते अलम यजिद का यतीमन फआवा, अलम यजिद का यतीमन फआवा, आया नहीं पाया था हमने आपको यतीमन यतीम, फआवा पर जगह दी हमने तुम्हें, आया नहीं पाया था हमने आपको यतीमन यतीम फआवा पर जगह दी हमने आपको। नबी सलात व सलाम की पैदाइश से पहले नबी सलात व सलाम के वालिद मोहतरम अब्दुल्ला वो दुनिया से जो है वो कूच कर चुके थे, उसकी वफात जो है वो हो चुकी थी, तो उसके बाद जो है नबी सलात व सलाम की निगहदाश्त नबी सलाम की तरबियत उसकी मां बीबी आमना उसने जो है वो कर डाली। जब नबी सलात व सलाम की उम्र जो है वो 6 साल हो गई तो उसके बाद जो है उनकी मां इस दुनिया से रुखसत हो गई, वफात पा गई। उसके बाद जो है उनके दादा बड़े शफीक और मेहरबान दादा अब्दुल मुत्तलिब उसने जो है नबी सलात व सलाम की तरबियत की जिम्मेदारी जो है वो अपने कंधों पे उठा डाली, वो सरदार थे अब्दुल मुत्तलिब, वो सरदार थे कुरैश के उस जमाने के जो है वो सरदार थे। रिवायत में है तारीख में जो है वो है कि आसर के वक्त उनके बेटे उनका अपना एक तख्त हुआ करता था, उस तख्त को जो है वो लाकर जो है बेतुल्ला में जो है बेतुल्ला के करीब जो है खाना काबा उसके करीब जो है उसको रख देते, उस तख के ऊपर जो है अब्दुल मुत्तलिब वो जो है बैठा करते थे, और उनके जो बेटे थे वो उनके सामने जो है वो इर्द गिर्द जो है वो तख के जो है वो बैठा करते थे, बाप से जो है वो बातचीत किया करते थे। तो नबी सलात व सलाम को जो है वो उठाकर जो है वो तख पर जो है अपने साथ बैठा लेता, बच्चे थे 7-8 साल के जो है वो बच्चे थे, तो उनके जो चचा थे तो उन चचाओं ने जो है उनको जो है वो इशारे से उनको कहा करते कि नीचे बैठो नीचे बैठो। तो जब अब्दुल मुत्तलिब की निगाह जो है अपने बेटों पे पड़ती तो वो उनको मना करते और कहते कि ये बड़ा आदमी बनेगा, इनको छोड़ो ये बड़ा आदमी बनने वाला है। تو اس کے بعد جو ہے جب 8 سال تک جو ہے اس کی عمر پہنچی, جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کی عمر مبارک جب 8 سال ہو گئی تو دادا کا سائے بھی جو ہے وہ سر سے اٹھ گیا. تو اس کے بعد جو ہے کیا ان کے چچا ابو طالب, اس نے نبی علیہ الصلوۃ والسلام کی پرورش کی جو ہے وہ ذمہ داری قبول کر لی, اور نبی علیہ الصلوۃ والسلام کو اپنے بیٹوں سے بھی جو ہے زیادہ چہیتا اور لاڈلا جو ہے وہ رکھا. تو اللہ رب العزت فرماتے الم یجد کا یتیمن فآوا, آیا نہیں پایا تھا ہم نے آپ کو یتیمن یتیم, فآوا پس جگہ دی ہم نے تمہیں, پہلے جگہ دی ماں, اس کے بعد جو ہے وہ جگہ دی دادا کے پاس, اس کے بعد جو ہے وہ جگہ دی تمہارے چچا کے پاس. وَوَجَدَكَ ضَالًّا فَهَدَى, کچھ لوگ جو ہے یہاں پر غلطی کر گئے, نبی علیہ الصلوۃ والسلام کی شان کے خلاف جو ہے وہ مانی کر گئے. کچھ لوگ جو ہے وہ مانی کرتے ہیں, وہ وجہ کا دوالن پایا تھا ہم نے آپ کو بے راہ, فہدا تو راستہ دکھا دیا ہم نے تم کو, پایا ہم نے آپ کو بے راہ, تو بے راہ کے معنی جو ہے کیا ہے گمراہ. کس نے جو ہے وہ لکھا ہے کہ راستہ بھولنے والا, یہ بھی وہی چیز ہے نا, راستہ بھولنے والا, فہدا بس راستہ دکھا دیا ہم نے آپ کو. تو کیا نبی علیہ الصلوۃ والسلام پر بھی زندگانی کی کوئی ایسی پیریڈ جو ہے وہ آیا کرتی ہے انبیاء کرام پر کہ جس میں جو ہے ان پہ رائے ہدایت جو ہے وہ کھلی نہ ہو؟ کیا نبی علیہ الصلوۃ والسلام یا ہر پیغمبر, کیا اس پہ ان کی زندگانی کا کوئی ایسا وقت جو ہے وہ آتا ہے جس میں اس پر رائے ہدایت جو ہے وہ کھلی نہ ہو؟ نبی علیہ الصلوۃ والسلام نے تو 40 سال مکے والوں میں گزارے, اور اس کے بعد جو ہے اپنی 40 سالہ زندگانی کو مکے والوں کے سامنے سفید چادر کی طرح جو ہے وہ پھیلا دیا کہ چادر میری اور داغ تم تلاش کرو. وہی سے پہلے کی بات کر رہا ہوں. اور اہل سنت والجماعت کا تو یہ مسلک ہے الانبیاء معصومون من الصغائر والکبائر قبل النبوۃ وبعد النبوۃ, کہ انبیاء کرام جو ہے یہ معصوم ہوتے ہیں گناہوں سے بعثت سے پہلے, یعنی اعلان نبوت کرنے سے پہلے اور اعلان نبوت کرنے کے بعد ہر قسم کے چھوٹے بڑے گناہوں سے جو ہے وہ پاک ہوتے ہیں. یہ تو ہمارا عقیدہ ہے. تو کس طرح جو ہے وہ پیغمبر جو ہے وہ نعوذ باللہ من ذالک جو تھا, وَوَجَدَكَ ضَالًّا, وہ ضال تھا, بے راہ تھا, راہ بھولنے والا تھا, نعوذ باللہ من ذالک گمراہ تھا, تو اللہ نے جو ہے اس کی رہنمائی فرمائی. تو مانی کو ذرا سنیں, امام قرطبی رحمت اللہ علیہ اس مقام پر اچھی تفسیر جو ہے وہ کر گئے. امام قرطبی رحمت اللہ علیہ تفسیر قرطبی والے اچھا تفسیر جو ہے یہاں پر کر گئے. تقریباً جو ہے وہ 7-8 معنی جو ہے وہ ذکر کرتے ہیں, جس میں سے 2 معنی جو ہے میں آپ کے سامنے جو ہے وہ پڑھتا ہوں. پہلی معنی جو ہے وہ پڑھتے ہیں, وَوَجَدَكَ ضَالًّا, اور پایا ہم نے آپ کو ضالًّا حیران اور پریشان, فہدا بس راستہ دکھلا دیا ہم نے آپ کو بیان کا, بس پا لیا ہم نے آپ کو کیا حیران اور پریشان, فہدا بس راستہ دکھلا دیا ہم نے آپ کو بیان کا. کیونکہ نبی علیہ الصلوۃ والسلام بڑے غیرتی تھے, اور اللہ کا ہر پیغمبر جو ہے وہ بڑا غیرتی ہوتا ہے. اپنی قوم کی حالت کو جو آپ دیکھ رہے تھے کہ وہ شرک کر رہے ہیں, اللہ اور اللہ کی مخالفت جو ہے وہ کر رہے ہیں, ببان کے دہن جو ہیں اپنے کیوں سے اللہ کے عذاب کو جو ہے وہ دعوت دے رہے ہیں, تو نبی علیہ الصلوۃ والسلام کو یہ چیز معلوم نہ تھی کہ ابھی قوم کی اصلاح میں کس طریقے سے کروں گا. لوگوں کے عقیدے, اپنی امت, اپنی قوم, اپنی برادری, ان کے عقیدے اور عمل کی اصلاح میں کس کے طریقے سے کروں گا, کس نہج پہ جو ہے میں کروں گا, کس طرح لوگوں کو جو ہے وہ صراط مستقیم پر جو ہے میں چلا دوں. تو اللہ نے کیا کر دیا, اللہ نے جو ہے نبی علیہ الصلوۃ والسلام کی رہنمائی فرمائی. کیا فرمائی؟ رہنمائی جو ہے وہ فرمائی, اور نبی علیہ السلام پہ اللہ نے قرآن کو اتارا. کذالک اوحینا الیک روحا من امرنا ما کنت تدری ما الکتاب ولا الایمان, سورہ شورا آیت نمبر 52 میں بھی آپ نے پڑھا تھا. اسی طرح ہم نے وحی کر دی آپ کی طرف, ما کنت تدری, تو نہیں جانتے تھے مل کتاب کے کیا ہے بیان کتاب ولل ایمان اور کیا ہے بیان ایمان. تمہیں بیان کی وضاحت ایمان کی وضاحت نہیں معلوم تھی, ہم نے جو ہے وہ تم پہ قرآن نازل کر دی, تو اس میں ایمان کی وضاحت تمہارے سامنے جو ہے وہ کھول کھول کے بیان کر دی. نبی علیہ السلام نے قرآن اٹھائی اور قرآن کے ذریعے سے جو ہے اپنی امت اپنی قوم اپنی برادری ان کے عقیدے اور عمل کی اصلاح کے لیے جو ہے اپنی لنگوٹی جو ہے وہ کس لی, کمر جو ہے وہ باندھ لی. سمجھ آ رہی کہ نہیں آ رہی؟ تو وجد کدوالن فہدا, پایا ہم نے آپ کو حیران اور پریشان کہ قوم کی اصلاح جو ہے وہ کس طرح کر دوں. فہدا پس راستہ دکھلا دیا اللہ نے آپ کو بیان کا, ایک معنی. یا دوسری معنی وہ فرماتے ہیں امام راضی رحمت اللہ علیہ, بھی فرماتے ہیں امام راضی رحمت اللہ علیہ تفسیر کبیر والے 35 جلد کی اس کی تفسیر ہے. وہ جو ہے تفسیر کبیر میں جو ہے وہ فرماتے ہیں, اور اسی طرح امام قرطبی رحمت اللہ علیہ بھی یہاں پر جو ہے وہ فرماتے ہیں, وہ دونوں معنی کرتے ہیں بوجھ ادا کا دوان لن فہدا, پایا ہم نے آپ کو محبت کرنے والا, محبت کرنے والا لوگوں کے ساتھ. فہدا پس راستہ ہم نے آپ کو بتلا دیا, محبت کرنے والا تھا آپ لوگوں کے ساتھ کہ کس طرح جو ہے ان کو جہنم سے بچا کر جو ہے وہ جنت والا بنا دو. تو اللہ نے جو ہے وہ تمہیں کیا کر دیا, تمہیں جو ہے وہ راستہ بتلا دیا, تمہیں جو ہے وہ راستہ جو ہے وہ دکھلا دیا کہ اس راستے پہ چل کر جو ہے تم اپنی مراد کو پا سکتے ہو, لوگوں کے عقیدے اور عمل کی جو ہے وہ اصلاح کر سکتے ہو. اس کے سوا جو معنی ہے تو وہ کیا ہے کہ گمراہ یا جو ہے بے راہ یا راہ بھولنے والا, تو یہ ساری معنی جو ہے وہ کیا ہے, بے ادبی کی معنی ہے. کون سی معنی ہے؟ یہ سارے معنی کے اندر جو ہے وہ بے ادبی ہے, یا آپ پہ جو ہے وہ رائے ہدایت جو ہے وہ نہیں کھلی تھی, تو یہ ساری معنی ان کے لب لباب اور نچوڑ یہی گمراہی بنے گی. مگر کسی نے جو ہے ایک لفظ کو اٹھایا ہے, کسی نے دوسرے لفظ کو اٹھایا ہے, مگر لفظ وہی ہے. تو اللہ رب العزت فرماتے ہیں وَوَجَدَكَ ضَالًّا فَهَدَى, پایا ہم نے آپ کو حیران اور پریشان کہ قوم کی اصلاح کرو کس کے طریقے پر, کس کے انداز پر. فہدا پس راستہ اپنا راستہ اللہ نے تجھے بتلا دیا بیان کا. وَوَجَدَكَ عَائِلًا فَأَغْنَى, وَوَجَدَكَ اور پایا تجھے عَائِلًا بے مال, پایا ہم نے تم کو تجھ کو عَائِلًا بے مال. فاغنا پس بے پرواہ کر دیا تجھے مال سے, پایا ہم نے آپ کو کیا عائلن بے مال. فاغنا پس بے پرواہ کر دیا ہم نے تجھے مال سے. کچھ لوگ یہاں پر بھی غلطی کر گئے, نبی علیہ الصلوۃ والسلام کے بارے میں کہتے ہیں فوجدک, پایا تھا ہم نے آپ کو عائلن بے مال. فاغنا ہم نے آپ کو بے پرواہ کر دیا حضرت عائشہ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کے مال کے ذریعے سے. ہم نے آپ کو بے پرواہ کر دیا, ہم نے آپ کو جو ہے مالدار کر دیا. فاغنا ہم نے مالدار کر دیا تجھے خدیجہ رضی اللہ تعالیٰ عنہ کے مال سے. تو یاد رکھیے کہ اگر خدیجہ رضی اللہ تعالیٰ عنہ کے مال سے نبی علیہ الصلوۃ والسلام غنی بن جاتے تو عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ ہمارے چولہے میں دو مہینے جو ہے وہ مسلسل جو ہے وہ آگ نہیں جلتا تھا. تو صحابی رسول نے پوچھا کہ آپ کا گزارا, آپ کا گزر بسر, تو اس نے کہا کھجور اور پانی پر. تو اس نے کہا کھجور پر؟ تو اس نے کہا کھجور کی قیمت بھی تبھی معلوم ہو گئی جب کھجور بھی نہیں ملتی تھی. تو کھجور کی ہڈیوں کو جو ہے پانی میں ڈال کر اس کے اوپر جو میل کچیل سا جو ہے وہ آ جاتا تو اس کو جو ہے وہ کیا کر جاتے, اس کو پی جاتے. تو مال کہاں تھا؟ اور مسلم کی مشہور روایت ہے الغنا غن النفس, مالداری جو ہے وہ دل کی مالداری ہے. مالداری جو ہے وہ کیا ہے؟ وہ دل کی مالداری ہے. اور دل کی مالداری سے مراد کیا ہے؟ بے پرواہی مال سے. کہ مال کی طرف ان کے پاس تو مال تھا مگر وہ چھوڑتے تھے نہیں اپنے پاس مال کو. نبی علیہ الصلوۃ والسلام ایک مرتبہ صبح کی نماز جو ہے وہ پڑھا رہے, اقامت ہوئی, نبی علیہ الصلوۃ والسلام نے کہا رک جاؤ میں آ رہا ہوں. نبی علیہ الصلوۃ والسلام گھر تشریف لے گئے. جب گھر چلے گئے اس کے بعد جو ہے وہ سونے کا ایک چھوٹا سا جو ہے وہ ٹکڑا اٹھا کر جو ہے وہ لائے اور اس کو اسی وقت جو ہے وہ تقسیم کر دیا اور آ کر نماز جو ہے وہ پڑھی. صحابہ کرام نے پوچھا کہ حضرت اتنی جلدی کی کیا ضرورت ہے؟ تو نبی علیہ الصلوۃ والسلام نے فرمایا سونے کی اس ٹکڑے کی وجہ سے پوری رات میں نے جو ہے وہ آرام سے نہیں گزارا. ایسے لوگ تھے. تو اگر مال کی بات ہوتی مال کی تو مال تو ان کے پاس نہیں تھا. مال جو آ جاتا ان کو تو وہ خرچ کرنے والے تھے. تو یہی چیز کی آتی یہی بے پرواہی مال کی تھی کہ اللہ نے ان کو بے پرواہ کر دیا تھا مال سے. جابر رضی اللہ تعالیٰ نے رات کو ان کو نیند نہیں آ رہی, پریشان ہے, ڈسٹرب ہے. بیوی نے پوچھا کیوں کیا ہوا ہے؟ اس نے کہا مال بڑھ گیا ہے. تو ہماری جیسی بیوی نہیں تھی ان کی کہ انویسٹ کر لو. ہماری جیسی نہیں تھی انویسٹ کر لو, کاروبار میں لگا, فلاں کو دے دو. نہیں, اس نے کہا غربا میں تقسیم کرو, تمہارے دل کو اطمینان جو ہے وہ مل جائے گا. ایک رات میں 600,000 روپے جو ہے آپ نے خرچ کر دیے. ایک رات میں 600,000 روپے جو ہے وہ خرچ کر دیے. تو آپ خود ہی اندازہ کیجئے کہ یہی ہے بے پرواہی مال کی. حدیث میں نبی علیہ الصلوۃ والسلام فرماتے لیس, بخاری کی روایت, لیس منا من لم یتغن بالقرآن, میرے امت میں سے نہیں ہے, میں ان کے لیے شفاعت نہیں کروں گا. لیس منا من لم یتغن بالقرآن, کہ جس کا دل قرآن کے ذریعے سے دنیا کی اور چیزوں سے بے پرواہ نہ ہوا. جس کا دل دنیاوی چیزوں سے جو ہے وہ بے پرواہ نہ ہوا. نبی علیہ الصلوۃ والسلام فرمائے ہم میں سے نہیں ہے, میں ان کے لیے شفاعت نہیں کروں گا. اسی طرح سورہ یونس 58 آیت, اس کے تناظر میں امام نصفی رحمت اللہ علیہ, امام ماوردی رحمت اللہ علیہ ایک روایت ذکر فرماتے ہیں. وہ فرماتے ہیں کہ نبی علیہ الصلوۃ والسلام فرماتے ہیں من ہداہ اللہ الی الاسلام, من ہداہ اللہ للاسلام وعلمہ القرآن ثم شک الفاقا كتب الله الفقر بين عينيه الى يوم يلقاه. نبی علیہ الصلوۃ والسلام فرماتے ہیں جس کو اللہ نے ہدایت دی اسلام کی طرف, مسلمان بنا دیا, وعلمه القرآن, ان کو قرآن سکھلا دیا, ثم شک الفاقا, پھر لوگوں کے سامنے جو ہے وہ شکایت کرتا ہے اپنے فقر و فاقے کی, میں غریب ہوں میرے ساتھ امداد کیجیے. تو نبی علیہ الصلوۃ والسلام فرماتے کتب اللہ الفقر بین عینیہ الی یوم القیامہ, اللہ ان کے دو آنکھوں کے درمیان ان کے ماتھے پر جو ہے وہ فقیر لکھ دیتا ہے تا قیامت جو ہے اس کی فقر اور اس کی مفلسی یہ ختم نہ ہوگی. تو مالداری یہ نہیں کہ انسان کے پاس جو ہے وہ مال ہو, بلکہ مالداری یہ ہے کہ نبی علیہ الصلوۃ والسلام فرماتے ہیں کہ جس کا دل دنیاوی مال اور دولت سے بے پرواہ ہو جائے, اس کی طرف جو ہے وہ سرے سے دھیان ہی نہ ہو انسان کا کہ کچھ ہے کہ نہیں ہے, یہ اصل مالداری. جس کی طرف نبی علیہ السلام فرماتے ہیں الغنا غن النفس, مالداری جو ہے یہ دل کی مالداری ہے. اور دل کی مالداری کیا؟ بے پرواہی مال سے, کہ آدمی بے پرواہ ہو جائے. تو اللہ رب العزت فرماتے بابا جدا کا آئلن, پائے تھا ہم نے, آل یعول چیخ و پکار کو کہتے ہیں. آل یعول کس کو کہتے ہیں؟ چیخ و پکار کو کہتے ہیں. فقیر کو بھی عربی کے اندر جو ہے وہ آئل کہتے ہیں, اسی وجہ سے کہ وہ بھی چیخ اور پکار کرنے, چیخ و پکار کرنے والا ہوتا ہے, مانگنے والا ہوتا ہے. تو اللہ رب العزت فرماتے بابا جدا کا آئلن فاغنا, پایا ہم نے آپ کو عائلن بے مال, فاغنا, پس بے پرواہ کر دیا تجھے مال سے. تین حالت تین احسانات اس پر تین عوامر اللہ رب العزت مرتب فرما رہے ہیں. آپ نے پھر کیا کرنا ہے؟ فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ, پس چنانچہ جو یتیم ہے فلا تقہر, پس غصہ نہ کرو اس پر. اللہ رب العزت فرماتے ہیں فَأَمَّا الْيَتِيمَ, پس وہ جو یتیم ہے فلا تقہر, پس غصہ نہ کرو اس پر. کیوں یتیم پر کیوں غصہ نہ کرو؟ کیونکہ تمہارا پیغمبر خود یتیم تھا, تمہارا پیغمبر وہ خود جو ہے وہ وجدکا یتیمن فآوا, تمہارا پیغمبر خود جو ہے وہ یتیم رہ چکا ہے. علم یجد کا یتیمن فآوا, تو آج تمہارے سامنے کھڑا یتیم, تم اگر اس کی بے عزتی کرو گے, تم اس پر غصہ کرو گے, تو حقیقت میں تم نے پیغمبر پہ غصہ کر دیا. حدیث میں نبی علیہ الصلوۃ والسلام جو ہے ایک آدمی پہ آپ کا گزر ہوا جو اپنے غلام کو مار رہا تھا اور چہرے پہ مار رہا تھا, تو نبی علیہ الصلوۃ والسلام نے فرمایا اتق الوجہ اتق الوجہ, چہرے کے مارنے سے اپنے آپ کو بچاؤ, یعنی چہرے پہ نہ مارو. ان اللہ خلق بنی آدم علی صورتہ, یقیناً اللہ نے بنی آدم کو پیدا کیا ہے علی صورتہ, اپنے باپ کے شکل و صورت پر. اگر تم اس غلام کے شکل اور صورت کی بے عزتی کرو گے تو تمہارا باپ حضرت آدم علیہ الصلوۃ والسلام کی بھی یہی شکل و صورت تھی, تو حقیقت میں تم نے جو ہے کس کی بے عزتی کر دی؟ اپنے بابا آدم علیہ الصلوۃ والسلام کی منہ پر جو ہے تم نے تپڑ مارا. تو اسی طرح آج اگر تم یتیم کو جو ہے غصہ کرتے ہو, یتیم کے ساتھ جو ہے وہ ظلم کر رہے ہو, تو حقیقت میں جو ہے تم ظلم کر رہے ہو کس کے ساتھ؟ نبی علیہ, کیونکہ تمہارا پیغمبر بھی یتیم رہ چکا ہے, تمہارا پیغمبر وہ بھی یتیم. اور نبی علیہ الصلوۃ والسلام فرماتے کہ اگر تم دلوں کی سختی کو مٹانا چاہتے ہو کہ تمہارے دل میں جو ہے وہ نرمی پیدا ہو جائے, تو یتیم کے ساتھ جو ہے حسن سلوک کرو, ان کے سر پہ جو ہے وہ ہاتھ پھیرو, یعنی کیا ان کے ساتھ حسن سلوک کرو, ان کو اپنے قریب کرو. اس کا بھی باپ تھا, آج جو ہے یہ بے باپ ہے, اس کا باپ جو ہے وہ نہیں بے آسرا ہے, اس کا کوئی سہارا نہیں ہے, اس کا سہارا بن جاؤ. اور نبی علیہ الصلوۃ والسلام فرماتے انا وکافل الیتیم کہاتین, انا وکافل الیتیم کہاتین, میں اور یتیم کی کفالت کرنے والا ان دو انگلیوں کی طرح جو ہے وہ ساتھ ہوں گے جنت میں. جس نے یتیم کی کفالت کر دی تو میرے ساتھ جنت میں اس طرح جو ہے وہ برابر ہوگا, جس طرح نبی علیہ السلام نے دو انگلیوں اٹھا دی, اس دو انگلیوں کی طرح. تو اللہ رب العزت فرماتے ہیں فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ, پس وہ جو یتیم ہے فلا تقہر, قہر مانی غصہ, پس غصہ نہ کرو اس پر. وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ, اور وہ جو سوال کرنے والا ہے فلا تنہر, تو نہ جھڑکو اس کو. اور وہ جو مانگنے والا ہے سوال کرنے والا ہے فلا تنہر, پس نہ ڈانٹو اسے, پس نہ جھڑکو اسے. سائل, یا تو اس کا مصدر جو ہے سوالن سے ہے, جس طرح میں نے معنی کر دیا مانگنا سوال کرنا. ایک آدمی جو ہے وہ بھکاری ہے, سوال کرنے والا ہے, وہ تجھ سے مانگ رہا ہے, تو اگر دیتے نہیں تو کم از کم اس کو ڈانٹو تو نہیں نا, اس کو گالم گلوچ تو نہ کہو نا. ہو سکتا ہے تمہیں جو ہے وہ صحیح سالم دکھائی دینے والا کسی مجبوری کے تحت جو ہے وہ تم سے مانگ رہا ہے, تجھے کیا پتا ہے کہ کیا مجبوری ہے اس کی؟ تو اگر اس کے سوال کو پورا نہیں کر سکتے تو کم از کم اس کی بے عزتی تو نہ کرو نا, اس کو گالم گلوچ تو نہ دو نا, ان کی انسلٹ جو ہے وہ نہ کرو. تو اللہ رب العزت فرماتے وہ اما السائل فلا تنہر, اور وہ جو مانگنے والا ہے فلا تنہر, فلا تنہر, تو نہ ڈانٹو اسے, نہ جھڑکو اسے. یا دوسری معنی سائل, یہ مسئلتن کے مصدر سے ہے, تو مسئلتن کے معنی جو ہے پوچھنا, مسئلتن کے معنی کیا ہے؟ پوچھنا. وَأَمَّا السَّائِلَ, اور وہ جو پوچھنے والا ہے فلا تنہر, پس نہ ڈانٹو اسے, نہ جھڑکو اسے. पूछने वाला किसी मसले के बारे में पूछ रहा है, कोई मसला जो है आपसे पूछ रहा है, कोई आयत आपसे जो है वो पूछ रहा है, तो उसको डांटो नहीं, उसको जो है वो क्या, उसको डांटो। नबी अलैहिस्सलाम फरमाते हैं कि जिससे किसी मसले के बाबत जो है वो सवाल किया जाए और उसने उसको जवाब देने से जो है वो इनकार कर दिया, उसने उसको मसला नहीं बतला दिया, तो क्यामत में अल्लाह इनको आग के लगाम डाल देगा। इस आदमी को जो है वो आग का लगाम अल्लाह रब्बुल इज्जत जो है वो डाल देगा। और ये क्या है, ये तो कितमाने हक है कि तुम्हारे पास जो हक है आपने उसको छुपा लिया। तो आपने जो है वो पढ़ा तो सूरह बकरा की 159 नंबर आए। देखिए मैं हदीस जब पढ़ता हूं उसका हवाला भी देता हूं, विदाउट रेफरेंस जो है मैं आपके सामने जो है कभी बात नहीं करता। कुरान जो है पढ़ता हूं तो उसके लिए भी जो है मैं आपके सामने सूरत और उसका जो है वो आयत नंबर भी आपके सामने जो है वो बता देता हूं कि अगर कोई देखने वाला हो तो उसको देख ले। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं वअम्मा साइल फला तन्हर, साइल मसला पूछने वाला, अगर आपसे जो है कोई मसला पूछे तो आपने उसको डांटना नहीं है कि तुम उसको जो है वो कहो जमाना सलियत बलकार कवा। आपसे कोई पूछे रबत क्या है, नया बंद आया है, इम्तियाजात जो है वो क्या चीज होती है, तो आपने उसको एक्सप्लेन करना है क्योंकि आपने तो 93 सूरतें पढ़ी है, वो तो बिल्कुल पहले वो जो आज आया है उसको क्या पता है कि रबत के क्या मानिए। तो आपने आसान बता देना है कि गुज़िश्ता सूरत जो है वो 9 नंबर में थी, ये सूरत जो है वो 11 नंबर में, दरमियान में एक सूरत का जो है वो फर्क है, फिर भी अल्लाह ने जो है सूरतुल लैल के बाद सूरह दुहा को लगाया है। क्यों? इस क्यों के जवाब को हम रबत कहते हैं, इस क्यों के जवाब को हम क्या कहते हैं, इसको रबत कहते हैं। वो कौन सी वजूहत है जिसकी वजह से अल्लाह ने एक सूरत को दूसरी सूरत के पीछे लगाया, जिस तरह मैंने आपके सामने जो है वो रबत पढ़े, रबत रे बेतवे, रबत मरबूत बनाना, और दूसरी चीज मैंने पढ़ी इम्तियाजात। इम्तियाजात के माने क्या, वो कौन से मसले मसाइल, वो कौन सी बात है जो इस सूरत में जिक्र है और कुरान की बाकी सूरतों में जिक्र नहीं है, इसको क्या कहते हैं, इसको इम्तियाजाती सूरत कहते हैं। और मकसद 3 कि सूरत को जो है अल्लाह रब्बुल इज्जत ने जो है वो किस मकसद के लिए जो चला है, मकसद, मगज, महवर, मबदा, खुलासा, नचोड़, जो भी आप समझे, तो जिसके लिए मकसद को, जिस मकसद के लिए जो है वो सूरत चली है तो वो क्या है, उसको मकसद कहते हैं। तो आपने उसको एक्सप्लेन करना है, यानी कि आपसे वो सवाल कर दे और तुम जो हो उसको जो है कलम गलोच दो। तो फला तनहर, वो जो पूछने वाला है फला तनहर, तो न डांटो उसे। जिस तरह मैंने जो है आयत जो है वो दरमियान में रह गई सूरह बकरा की रेफरेंस में आपको दे रहा था 159 159 नंबर आयत सूरह बकरा, अल्लाह रब्बुल इज्जत फरमाते इन लजीना यक्तुमून मा अंजलना मिनल बय्यिनाति वल हुदा मिन बादि मा बय्यिनाहु लिन्नासि फिल किताब उलाइका यलअनुहुमुल्लाहु व यलअनुहुमुल्लाइनून। यकीनन बोलो जिन्होंने कुरान की वाज़ह दलाइल को लोगों से छुपा दिया, वल हुदा नबी सलाम की सुन्नत को छुपा दिया, मैं बाद इमाम भाई अन्ना लिन्ना से फिल किताब, उसके बाद कि हमने इसको कुरान में जो है वो बयान किया हो, तो अल्लाह रब्बुल इज्जत फरमाते हैं फौलाए कैलानहुमुल्ला, बस ये लोग इन पर अल्लाह की नानत है, अल्लाह की क्या है, लानत है, लानत के मानी अल्लाह की रहमत से दूरी, वह यलअनुहुमुल्लाइनून, और लानत है इन पर लानत करने वाले मखलूकात की। तो हक मालूम हुआ तो हक को छुपाओगे नहीं, हक को बयान करोगे। तो अल्लाह रब्बुल इज्जत फरमाते वह अम्मसाइला, हां अगर तुम्हें एक मसला नहीं आता, गलत जवाब नहीं देने किसी को कि तुम गलत जवाब दो। हमारे यहां तो मसला यह होता है कि अगर कोई जो है वो 2-3 किताबें पढ़ने वाला होता है, उसे कोई मसला पूछता है तो वो कहता है अगर मैं इनको जवाब न दूं तो ये तो मेरी इंसल्ट हो जाएगी, समझ आ गई, वो उसको जो है अपनी तरफ से जो है कोई चीज जो है वो बता देते, हालांकि ठीक नहीं है। तुम्हें एक चीज जो है वो क्लियर नहीं, जाओ देख लो, किताबें पढ़ लो, सर्च करो उसकी, किसी से जो है वो पूछो, किसी से इस मसले पर जो है वो डिस्कशन करो, तब भी जाके जो है वो तुम्हारे साथ वो मसला जो है वो क्लियर हो जाए, उसके बाद उसको बयान करो। इमाम मालिक रहमतुल्लाह अलैह जो है वो तशरीफ ला चुके थे हराम, लोगों ने कहा हदीस बयान करो, लोगों ने जो है वो मसाइल पूछे, तकरीबन 46 मसाइल आपने आपसे पूछे गए थे, उसमें से आपने जो है वो 23 के जवाब दिए और बाकी जो है हर सवाल पर आपने कहा वल्लाह आलम, अल्लाह खूब जानता है मैं नहीं जानता। तो क्या इमाम मालिक रहमतुल्लाह अलैह की डिग्रेडेशन हो गई, उसका मुकाम और दर्जा जो है वो नीचे चला गया? कभी नहीं, वो तो इमाम है। तो गलत जवाब जो है वो न दो। हाँ, अगर कोई चीज जो है तुम्हें जो है वो तुम्हारी नजरों से जो है वो उजले तो उसको बता दो, मैं इसको जो है वो देख लूंगा, चेक कर लूंगा, सुन लूंगा किसी से, उसके बाद तुम्हें कह दूंगा। और जो तुम्हें याद है कुरान की बात है उसको बता दो, वाम मसा इला फला तनहर, और वो जो पूछने वाला है फला तनहर तो बस न डांटो उसे, बस न जड़को उसे। तीन दो अमावर, और तीसरी वाम्मा बिनिअमत रब्बिका फहद्दिस, और वो जो नियमत है तुझ पर तुम्हारे परवरदिगार का फहद्दिस बस उसका बयान करो। वह अम्मा चनाचे जो नेमत है तुझ पर तुम्हारे परवरदिगार की तरफ से फहद्दिस बस उसका बयान करो, जो तुझ पर तुम्हारे परवरदिगार की नेमत है तो उसका बयान करो। नेमत, नेमतों में सबसे बड़ी नेमत कौन सी है? कुरान। जिस तरह कुरान में अल्लाह रब्बुल इज्जत फरमाते हैं सूरह आल इमरान 103 नंबर आया, वहां तसिमु बिहब्लिल्लाहि जमीअन वला तफर्रक वस्कुरु निअमतल्लाहि अलैकुम इसकुन तुम आदा अन फअल्लफ बैन कुलूबिकुम। तो कुरान को अल्लाह ने खुद ही नियामतुल्लाह कहा है। क्या कहा है? नियामतुल्लाह, अल्लाह की नियामत। और अल्लाह की तमाम नियमतों में से कुरान जो है वो सबसे बड़ी नियमत है, क्योंकि बजुज इसके न तो जन्नत मिलेगी, न तो ईमान नसीब होगी, न सही अकीदा मिल सकता है। अगर ईमान, सही अकीदा और जन्नत, तो उसकी कुंजी क्या है? कुरान। तो ये अल्लाह की नेमतों में सबसे बड़ी नेमत हो गई। तो इसका जो है वो बयान करो। तुझे अल्लाह ने कुरान दिया है तो लोगों को बताओ कि अल्लाह ने मुझे कुरान दिया है, मुझे अल्लाह ने कुरान आसान कर दिया है, बतौर फखर नहीं, बतौर तकबर नहीं, बल्कि बतौर क्या? तहदीस नेमत। कि अल्लाह ने मुझे कुरान जो है वो सिखला दिया है, अल्लाह ने मुझे जो है वो कुरान ख्वाब बना दिया है, साहिब कुरान जो है मुझे बता दिया, बना दिया है, तो तुम इसका बयान करो। तुझे जो माल दिया है तो उस माल का असर भी जो है अपने ऊपर जो है वो जाहिर करो। एक सहाबी को नबी सलाम ने देख लिया, बड़े परेशान हाल था, बाल जो है वो बिखरे हुए हैं और इसी तरह कपड़े जो है वो खराब थे। तो नबी सलाम ने सहाबी कराम को कहा कि इनके साथ जो है वो मदद कीजिए। तो जैसे जो है वो सहाबी रसूल ने जो है इस बात को सुना तो उसने फौरन जो है वो कहा कि हजरत अल्लाह ने तो मुझे सब कुछ दिया है, इसकी कोई जरूरत नहीं है, अल्लाह ने मुझे जो है वो सब कुछ दिया है। तो नबी सलाम ने फरमाया फल योरा अलै का असर हो, आप पर अल्लाह की इन नियमतों का असर जो है वो दिखाई देना चाहिए कि अल्लाह ने जो आपको दिया है तो उसको अपने बदन पर दिखा दो कि मुझे अल्लाह ने दिया है। छुपाने की क्या जरूरत है कि लोगों से तुम छुपा रहे हो? तो अल्लाह रब्बुल इज्जत फरमाते वा अम्मा बिनियामत रब्बिका, यह भी बयान है कि तुम अपने बदन पर जो है उन नियामतों को जो है वो क्या करो, जाहिर कर दो, छुपाने की क्या जरूरत है? तुमने अपने आप को इस तरह खस्ता हाल बना दिया, लोग कहेंगे ये मुफलिस है, गरीब है, मिस्कीन है। तो अल्लाह रब्बुल इज्जत फरमाते वो अम्मा बिनिअमत रब्बिका, और वो जो तुझ पर नेमत है तुम्हारे परवरदिगार का। यह जगह जो है वो नमाज कठाए हुए है, मौलवी साहब नहीं है, तो बजाय इसके कि एक जाहिल जो है वो आगे बढ़ जाए नमाज पढ़ाने के लिए, तुम उसके सामने जो है वो कह सकते हो कि मैं कुरान का तालिब हूं, मैं कुरान का आलिम हूं, मैं कुरान को समझने वाला हूं। अगर तुमने यहां पर खामोशी इख्तियार कर दी तो अपने नमाज को भी तुम खराब कर जाओगे और औरों की नमाज को भी खराब कर जाओगे। समझ आ गई कि नहीं आ गई? तो जो अब अल्लाह ने तुझ पर एहसान किया है उसका जो है वो क्या करो, उसका बरमला जो है वो इजहार करो। तो अल्लाह रब्बुल इज्जत फरमाते वो अम्मा बिनिअमत रब्बिका फहद्दिस, और वो जो तुझ पर नेमत है तुम्हारे परवरदिगार का फहद्दिस बस उसका बयान करो। تو سورت میں ہم نے پڑھا آپ کے سامنے تسلی نبی علیہ الصلوۃ والسلام کو اللہ نے ذکر کر دی کہ پیغمبر وحی کا آنا دوستی کی علامت نہیں ہے اور وحی کا بند ہونا یہ دشمنی کی جو ہے وہ علامت نہیں ہے. کبھی وحی آئے گی کبھی وحی جو ہے وہ بند ہوگی. اس کا مطلب یہ نہیں ہے کہ تمہارے ساتھ تمہارے پروردگار نے جو ہے وہ دشمنی کی ہے یا تمہارے ساتھ جو ہے وہ تمہارے پروردگار نے جو ہے وہ بغض رکھا ہے.